अहो, फेरि अर्को मुटु चुट्ने दिनले हामीलाई स्पर्श गरिसकेछ। समय कति वेगवान छ है। तिमीसँग भौतिक रूपमा टाढिएको पनि वर्षौँ बितेछ। हिजो आज त चिठी पत्र, टेलिफोन, इमेल सबै बन्द भए, तर झझल्कोमा अझै पनि तिमी नै तिमी छौ। सत्य समयका कैयौँ झरी असिनाले पखाल्दा चुड्दा पनि सम्झनाका तस्विरहरू खुइलिएनन्। कति गाह्रो छ, कति मुस्किल छ सम्झनाको खेल पनि। नसम्झु जिउन मुस्किल, सम्झु बाँच्न नै झनै मुस्किल। भन्न त भन्छु आफूलाई सम्हाल्नु रोकु अनि विगत चट्ट भुलेर अगाडि बढौँ, तर जब जब त्यस्ता प्रेमीले साँझहरू दोहोरिरहन्छन् अनि एक्लै बसेर कल्पना मन लाग्छ, सम्झन मन लाग्छ, त्यसो त पुरै जिन्दगी हराएर कर्तव्य हराएर तिमीलाई सम्झेको होइन। तर जब पुरै जिन्दगी बिर्सेर कर्तव्य भुलेर आफैसँग रमाउन खोज्छु, तब तिमी मसँग हुन्छौ। सोडिम कति अमिल्दो छ होइन। सामाजिकताको दहरो खम्बा समाएर उभिएकी तिमी, स्वप्निल एकान्तमा कर्तव्य भुल्छे, जिन्दगी भुल्छे र तिमीसँग रमाउँछे। चेतनामा म यी सब भुल्दिनँ, तर कहिलेकाहीँ के त्यस्तो तन्द्र आउँछ कुन्नी। कहिलेकाहीँ आफ्नो बडो माया लागेर आउँछ, लाग्छ पल पल तडपेर कति दुगुर्नु समाज र संस्कारको पछाडि। त्यसो त अब अल्लारै रहेनौँ हामी। अतः पारिवारिक कर्तव्य भुलेर प्रेमकै खातिर जीव ज्यान अर्पण सुहाउँदैन। म अनि तिमी भेटिनुको गन्तव्य भेटिनुमै हाम्रो प्रेमको जित छैन। हाम्रा आफ्नाहरूबाट अलगिएर छुट्टिएर प्राप्त भएको प्रेममा न त तिमी खुसी हुन सक्छौ, न त म नै। भन्न त भन्छन् पहिले आफ्नो बारेमा सोच्नुपर्छ, तर आफ्नो एकतर्फी खुसीका लागि नाता सम्बन्ध परिवेश लत्याएर म केही सोच्न सक्दिनँ र तिमी पनि सक्दैनौ। तिम्रा आफ्ना भाइ बहिनी आमा बुबाबाट अलग रहेर तिम्रो जिन्दगी पुरा हुन सक्दैन। जे होस् सोडिम, तिमी नै रहेर मलाई प्रेम गर, र म रहेरै तिमीलाई प्रेम गर्न चाहन्छु। यहाँ जतिसुकै आधुनिकता या स्वतन्त्रताका कुरा चलुन्, हामी आआफ्नो वास्तविकता भुलेर प्रेमको छुट्टै संसार रच्न सक्दैनौँ। हिजो आज प्रेमका खातिर ज्यान फाल्नेहरूको खुब बिगबिगी छ, तर प्रेमदेखि हारेर ज्यान अर्पणेहरूप्रति मलाई सख्त घृणा छ। मान्छेले यसरी जीवनलाई सस्तो गरी तौलिएको देखेर मलाई बडो अचम्म लाग्छ। मान्छेको जीवन केवल एउटा सम्बन्धमा गएर टुङ्गिँदैन, प्रेमका अलावा पनि उसको फराकिलो सम्बन्ध हुन्छ, र त्यो सम्बन्ध पनि त्यत्तिकै वफादार हुनु जरुरी छ जति ऊ आफ्नो प्रेमी प्रेमिकाप्रति छ। सोडिम, प्रेमका विषयमा धेरै नै नकारात्मक धारणा छन्, र त्यसलाई मेटाउनका लागि पनि हामीले हाम्रो प्रेमलाई धमिलिन दिनुहुन्न। जे होस्, यो भन्दा ज्यादा नलेखौँ, तिम्रो जीवन सुगम होस्। आगो पिएर बच्ने बस मेरो कथा छ, जले छुबित भित्रै छाती भरि कथा छ। आगो पिएर बच्ने स्वप्निल नीरव पालपाको श्रष्टाको यो प्रेम कथा उठान गऱ्यौँ कार्यक्रममा। पालपाली मिलन .blogspot.com यो प्रेम कथा हामीले सहभार गरेका हौँ। गुणको पैँचो मागी मागी बैगुनतिर भन्छ मान्छे, गुणको पैँचो मागी मागी बैगुनतिर भन्छ मान्छे, राको चाहिए अर्काको मन चिरौँ भन्छ मान्छे, गुणको पैँचो मागी मागी बैगुनतिर भन्छ मान्छे। बुझ्नै गाह्रो संसारमा हजुर मान्छे बहुरूपी, बुझ्नै गाह्रो संसारमा हजुर मान्छे बहुरूपी, अर्कोलाई भिरमा ठेली आफू फिरौँ भन्छ मान्छे, राको चाहिँ अर्काको मन चिरौँ भन्छ मान्छे, गुणको पैँचो मागी मागी बैगुनतिर भन्छ मान्छे। सूर्य खत्रीको यो मुक्तक उठान गऱ्यौँ कार्यक्रममा। पालपाली मिलन .blogspot.com हामीले यो मुक्तक साभार गरेका थियौँ। गुण मागेर बैगुनतिर भन्छ मान्छेले, अर्काको मन कसरी चिर्नेतर्फ लाग्छ मान्छे, अरूलाई भिरमा धकेलेर आफू संसारमा खुसी रहन चाहन्छ मान्छे, यस्तै भावहरू झल्किँदै थियो मुक्तकमा। चरणमा थुप्रिएका बग्रेल ती भेडाहरू जस्तै थुपरिएका छन् सयौँ असहायका जुनहरू, चरणमा थुप्रिएका बग्रेल ती भेडाहरू जस्तै थुपरिएका छन् सयौँ असहायका जुनहरू, रगत लतपतिएको खप्पर हात खुट्टा छिनेका अर्धमूर्छित जुन, रगत उम्लिएको आलो घाउहरू सुतिरहेका छन् हरेक अस्पतालहरूमा, आँखै अगाडि मौन थियो एक अभूत बालिकाको सास उडेको शरीर, थुप्रै लास र अर्धलास थुपारेर शोकमा डुबेको छ वीर अस्पताल पनि, नजिकै ठुन्का ठुन्का भई पछारिएको छ भीमसेनले बनाएको वीरताको अग्लो पहाड मानिसहरूको छातीमाथि, ऊ कहिल्यै बिउझने छैन अब, न त बिउझने छन् उसँगै लपेटिएका सपनाहरू। जब उम्लियो धरती उफ्रियो भुइँचालो सामु घुँडा टेकेर, जब उम्लियो धरती उफ्रियो भुइँचालो सामु घुँडा टेकेर, तब पछाडिए जुनहरू चमक गुमाउँदै उछिटिएर थिचिएर अनि भाँचिएर लास निलमै व्यस्त छन् आर्यघाट र घाटहरू, लास निलमै व्यस्त छन् आर्यघाट र घाटहरू, बेहोसीमै मूर्छा पर्दै बागमतीसँगै बगिरहेका छन् आँसुहरू। भग्नावशेषबाट कुहिएका हाड मासुको दुर्गन्ध बोकेर कुदिरहेका हावाले पुरै सन्नाटा छाएको छ। भन ए भगवान्, कुन तागत हो त्यो पृथ्वी नै पराजित हुने? कृष्ण कटेलको यो निकै मार्मिक कविता उठान गऱ्यौँ कार्यक्रममा भूकम्पग्रसित क्षेत्रबाट भनेर पनि लेख्नु भएको छ। लास निलमै व्यस्त छन् आर्य घाट र घाटहरू, बेहोसीमै मूर्छा पर्दैछन् बागमतीसँगै बगिरहेका आँसुहरू। पक्कै पनि अझैसम्म वैशाख 12 गते गएको महाभूकम्पले अझै आँसुहरू उभाउन पाएको छैन। निकै मार्मिक कविता उठान गऱ्यौँ कार्यक्रममा। हामीले कार्यक्रम कल्पनाभित्रको संसारमा रहेर तपाईँले नै पठाउनु भएका गजल, कविता, कथा र मुक्तकहरू यहाँबाट वाचन गर्ने गर्छौँ। तपाईँले लेखी पठाउनु भएका पत्र पनि हाम्रो हातमा परेका छन्। कर्मश उठान गर्दै जाने नै छौँ। यदि तपाईँ पनि कथा, कविता, गजल र मुक्तकहरू लेख्नुहुन्छ भने हामीलाई पठाउन सक्नुहुनेछ, जसको लागि ठेगाना मैले कार्यक्रमको अन्त्यमा भने नै छु। आऊ देश बनाऊ नर नारी तिम्रो काँधमा छ, आऊ देश बनाऊ नर नारी तिम्रो काँधमा छ, इतिहास कोर्ने जिम्मेवारी तिम्रो काँधमा छ। आऊ देश बनाऊ नर नारी तिम्रो काँधमा छ, इतिहास कोर्ने जिम्मेवारी तिम्रो काँधमा छ। बोकेर सयौँ डर लाग्दा पहाडहरू उक्लनु छ, एउटा ठुलो दुःखको भारी तिम्रो काँधमा छ, इतिहास कोर्ने जिम्मेवारी तिम्रो काँधमा छ। अब यो देशको एउटा असल नागरिक बनेर, अब यो देशको एउटा असल नागरिक बनेर हटाउनु यो कालो बजारी तिम्रो काँधमा छ, एउटा ठुलो दुःखको भारी तिम्रो काँधमा छ। समयले पनि मलाई अपाङ्ग बनाएपछि, समयले पनि मलाई अपाङ्ग बनाएपछि, थप यो जीवन शुद्ध प्यारी तिम्रो काँधमा छ, हटाउनु यो कालो बजारी तिम्रो काँधमा छ, इतिहास कोर्ने जिम्मेवारी तिम्रो काँधमा छ, आऊ देश बनाऊ नर नारी तिम्रो काँधमा छ। इन्धन डिबी भण्डारी गुल्मी हाल रेगिस्तान मरुभूमिबाट पठाउनु भएको यो निकै सुन्दर गजल उठान गऱ्यौँ कार्यक्रममा। देशको इतिहास कोर्ने जिम्मेवारी युवा पुस्ताको काँधमा छ, कालो बजारी बढिरहेको बेलामा यो कालो बजारी हटाउने पनि तिम्रै हातमा छ। समयले मलाई अपाङ्ग बनाएपछि यो पुरै जीवन पियारी तिम्रो काँधमा छ, यस्तै यस्तै भावहरू झल्किँदै थियो गजलमा। साधुवादका शब्दहरू बोल्छु इन्धन देवी भण्डारीप्रति। आगामी श्रृङ्खलामा पनि तपाईँको माया ममता साथ यसरी नै पाइराखौँ यो अपेक्षा गऱ्यौँ कार्यक्रमबाट।